दिन भुलेर हस दियो, मैले सम्झे बुटोमा बस दियो, माफ गरिदेऊ सानो मिल्छ भने एक चोटि, माफ गरिदेऊ सानो तिम्रो के दोष गल्ती त मेरै हो, आफै माया गर्नु अनि आफै धोका खानु, बोलेर हस दियो, मैले सम्झे बुटुमा बस दियो, माफ गरिदेऊ सानो मिल्छ भने एक चोटि, माफ गरिदेऊ सानो तिम्रो के दोष गल्ती त मेरै हो, आफै माया गर्नु अनि आफै धोका खानु, आफै माया गर्नु अनि आफै धोका खानु। भाग्यमा लेखिएको रहेनछ मैले तिमीलाई पाउने, यसमा तिम्रो कुनै गल्ती छैन, गल्ती सबै मेरै हो, आफै माया गर्नु अनि आफै धोका खानु। शिव हमालको लय तथा शब्द सृजना। सृजनामा देवी घरती र राजन गुरुङको सुमधुर आवाज, राजन गुरुङको लोक साङ्गीतिकको शैली माफ गरिदेऊ सानु। सीआरबीटी 013-00-43938 र पीआरबीटी 60-45-00-84। कृष्णा म्युजिक प्राली द्वारा अब बजारमा।